तिम्रो जस्तो लुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि, नबोलाऊ मलाई निठुरी भने, तिम्रो जस्तो बाधा मेरो पनि, तिम्रो जस्तो लुटु मेरो पनि। Oh,